तिमीलाई सम्झी आँखा रोको छ, मनको कुरा खोल दिने धोको छ, म पनि त तिमीलाई मन पराउँछु, तिम्रो सामु पर्दा त मैले पनि भन्नै डराउँछु, यी आँखा रोको छ, मनको कुरा खोल दिने धोको छ, म पनि त तिमीलाई मन पराउँछु, तिम्रो सामु पर्दा त मैले पनि भन्नै डराउँछु, तिम्रो सामु पर्दा त मैले पनि भन्नै डराउँछु। छैन मैले